الله والصلاة والسلام الصلاة والسلام على رسول الله بعد. تو اس سے پہلے جیسا کہ پہلے جلسے کے یا پہلی مجلس کے اختتام سے پہلے میں نے بتایا آپ لوگوں کو کہ جو اس میں جامع جو اصول ہیں وہ کتنے ہیں؟ تین اصول. ان تین اصول کے تحت مختلف قاعدے ہیں. تو جو پہلا اصل جس پر ہم نے گفتگو کی تفصیل سے, بلکہ تینوں پر تفصیلی گفتگو ہو چکی ہے, اب ان کے قواعد باقی ہیں. تو پہلا جو اصل ہے جس پہ تفصیلی گفتگو ہوئی وہ کیا ہے؟ ہر وہ عبادت جو مشروع نہ ہو. کہ مشروع نہ ہونے کا کیا مطلب ہے؟ نہیں, مشروع نہ ہونے کا کیا مطلب ہے؟ بس کتاب و سنت سے وہ ثابت نہیں ہے. کتاب و سنت سے ثابت نہیں ہے یا صحابہ کرام اور سلف صالح کہ یہاں اس کا کوئی وجود نہیں ہے. اس لیے کہ کچھ چیزیں ایسی ہیں, ایسی بدعات ہیں جن کا وجود بعد میں ہوا ہے. ٹھیک ہے, تو کتاب و سنت میں اگرچہ وہ چیزیں موجود نہیں ہیں, لیکن یا تو اس کے اس اصل کے ضمن میں ایسی باتیں موجود ہیں جس سے ان کی تائید ہوتی ہے, یا تو اگر یہ چیز نہیں موجود ہے تو سلف صالح کا عمل وہاں پہ موجود ہے. اور سلف صالح کا عمل جیسا کہ بھی آگے آئے گا قواعد کی ترتیب میں, جو ہمارے علماء ہیں بڑے بڑے, انہوں نے اس کو ذکر کیا ہے اور حجت مانا ہے, یا کم سے کم اس کے بدعات کے ضبط میں اس کو اہمیت دی ہے. خاص طور سے سلف صالح جب ہم کہتے ہیں تو اس سے جو ہمارے صحابہ کرام اور جو ہے تابعین اعظم جو ہوتے ہیں ان کو مراد لیتے ہیں, اور اس کے بعد جو ان کی اتباع کرتے ہیں, تو اس میں اہم جو ہے صحابہ کرام تابعین اعظم ہیں. بہرحال تو یہ جو غیر مشروع عبادتیں ہیں یا جن کے ذریعے بندہ اللہ تعالیٰ کا تقرب چاہتا ہے اور وہ ثابت نہیں ہیں, تو یہ جو ہے بدعات ہیں. یہ ساری عبادات بدعات ہیں. اب اس میں پہلا قاعدہ ہے. کیا پہلا قاعدہ ہے؟ ہر وہ عبادت جس کا دار و مدار کسی جھوٹی اور گڑی ہوئی حدیث پر ہو وہ بدعات ہے, غیر مشروع چیز ہے. کوئی جھوٹی حدیث, آپ نے کوئی بات بتائی کہ ایسا کرنا چاہیے, من کیا وہ روایت ہے جو قبر کی زیارت کے بارے میں, یہ جیسے کہا جس نے میرے قبر کی زیارت کی جو ہے شفاعت واجب ہو گئی, یا جو ہے من حج ولم یزرنی فقط جفانی, اس طرح جو ہے کہ جس نے کوئی آدمی آیا اور جو حج کیا اور میری زیارت نہیں کی تو اس نے میرے ساتھ جو ہے ظلم کیا, جفا کا جو ہے ثبوت دیا اور وفاداری نہیں کی. تو اس طرح کی کوئی بھی بات جس عبادت کا دار و مدار کسی موضوع حدیث پر ہے یا جھوٹی حدیث پر ہے, موضوع اور جھوٹی حدیث جانتے ہیں آپ لوگ نا, جو آپ صلی اللہ علیہ وسلم کی طرف جو ہے کذباً اور زوراً جو ہے منسوب کر دی جائے اور آپ کی طرف ہو منسوب نہ ہو. اسی طرح جو فضائل قرآن وغیرہ کے بارے میں بہت ساری حدیثیں ہوتے ہیں, فضائل اعمال تو ماشاء اللہ آپ جانتے ہی ہیں اس کو, وہ تو موضوع حدیثوں کا جو ہے بالکل مجموعہ ہے. تو اس طرح کی جو بھی عبادات موضوع روایتوں پر جن کا دار و مدار ہے وہ بدعت ہے. آسان سی چیز ہے, میرے خیال سے اس کو زیادہ جو ہے شرح کرنے کی ضرورت نہیں. کوئی بھی عبادت جس کا جو ہے بدعت پہ, جس کا دار و مدار موضوع حدیث پر ہو, جھوٹی حدیثوں پر ہو. اور اکثر آپ دیکھیں گے جو بدعات ہیں, اکثر آپ دیکھیں گے, یا اکثر اگر آپ نہ کہیں تو بہت ساری بدعات اگر ہنس نہیں کی ہیں تو ان کا دار و مدار ایسی ہی. اس سے ایک اور بات کا پتہ چلتا ہے جس پر تنبیہ کرنا ضروری ہے. یہ جو بدعات ہوتی ہے نا, آپ جب پہلی نظر میں اس کو دیکھیں گے, جو آدمی جو ہے سنت رسول کا پابند ہوتا ہے اس کو دیکھ کے کراہت ہوتی ہے کہ یار یہ چیز غلط ہے, لیکن آپ اس کی تحقیق کریں گے نا تو عموماً کہیں نہ کہیں کوئی دلیل اس کی آپ پائیں گے. اس لیے بہت سارے علماء نے بدعات کو جو ہے متشابہات میں سے شمار کیا ہے, یا مشتبہ امور میں سے, کہ یہ مشتبہ امور ہیں جو ملتبس ہوتے ہیں. اگر آپ سارے بدعات کو ایسا نہیں کر سکتے کہ بہت ساری باتیں ہیں, لیکن بہت ساری بدعات ایسی ہیں اس میں کوئی شک نہیں ہے جو ملتبس ہو جاتی ہیں آدمی پر, یا ان میں جو ہے وہ تردد کا شکار ہو جاتا ہے, پریشانی کا شکار ہو جاتا ہے کہ ایسا کیوں ہے یا اس کی دلیل ہے. کوئی آدمی بتائے گا کہ اس کی دلیل ہے, بہت سارا مسئلہ. آپ کسی سے کہیں گے کہ یہ چیز آپ نے کہاں پائی, تو جیسے بھی یہ حدیث پڑھ کے انہوں نے شیخ نے سنائی, جیسے میں نے آپ کو حدیث کہی تو کہے گا یہ حدیث ہے. وہ بھلے کہے گا کہ یہ جو ہے اللالی المصنوعہ میں ہے جو موضوع حدیثوں کا مجموعہ ہے. اسے علماء نے, بہت سارے علماء نے موضوع حدیثوں کو ایک جگہ جمع کر دیا ہے. ٹھیک ہے نا, تو وہ کیوں جمع کیا ہے؟ تاکہ لوگ جانے کہ یہ موضوع حدیثیں ہیں, تو اسی سے استدلال کرے گا, کہے گا اس کو فلاں نے ذکر کیا. حتیٰ کہ بعض ساتھیوں نے واقعہ سنا ہے, کوئی خطیب جو ہے وہ ممبر پہ تقریر کر رہا تھا اور بار بار حوالہ دے رہا تھا کہ اس کو علامہ فلاں نے جو ہے اپنی فلاں کتاب میں ذکر کیا, اسی موضوع کتاب کو. یعنی وہ موضوع حدیث کے مجموعے کا حوالہ دے رہا تھا اور اس کو حدیث سمجھ رہا تھا. تو یہ مسئلہ ہے موضوع حدیث پہ جو بھی عبادت کا دار و مدار, جس عبادت کا بھی دار و مدار اس پر ہوگا وہ بدعت ہوگی. دوسرا قاعدہ کیا ہے, ہر وہ عبادت جس کا دار و مدار خالص ذاتی رائے اور ہوا پرستی پر ہو وہ بدعت ہے. اب دیکھیے یہ جو قاعدہ ہے نا, خالص ذاتی رائے اور ہوا پرستی, کیا مطلب ہے؟ یعنی وہ آدمی جو کہہ رہا ہے وہ اپنے طرف سے کہہ رہا ہے, اپنی پسند سے کہہ رہا ہے, جو اس کے دل میں آیا ہے, اور اس کو شریعت کی طرح جو ہے اپنے ماننے والوں پر لاگو کر رہا ہے. اور ایسا بہت ہے, جیسے صوفیوں کے ہیں آپ دیکھیں بہت سارے ان کے جو اقوال اور شطحات ہوتے ہیں اور بہت سارے ان کے اعمال ہوتے ہیں اور بہت ساری ان کی باتیں ہوتی ہیں, وہ ایسی ہوتی ہیں, وہ جو ہے خالص جو ہے ذاتی رائے پر جو ہے مبنی ہوتی ہیں. اسی طرح انہیں میں بہت سارے لوگوں کو آپ دیکھیں گے وہ ان کے ہاں جو منامات اور کشف وغیرہ کا چکر ہوتا ہے, یہ کشف ہوا میرے اوپر, یہ خواب میں نے دیکھا, تو وہ خواب دیکھتے ہیں تو اپنے خواب کو انبیاء کے خواب سے زیادہ اہم سمجھتے ہیں کہ وہ شریعت بن جاتی ہے. اور خواب کے بارے میں کہ انبیاء کے خواب جو ہیں وہ صحیح ہوتے ہیں, باقی جس کا خواب ہے اگر اچھا خواب ہے وہ کوئی تعبیر دیکھنے والا بتائے گا, اچھا خواب نہیں ہے تو اذغاث احلام ہے جو بیکار خواب ہوتے ہیں. اور سب سے جو اس میں مین چیز ہے جو علماء نے ذکر کیا ہے کہ اس طرح کی چیزوں میں کیا ہوتا ہے, اس کو شریعت پہ تولا جاتا ہے کہ شریعت اس بارے میں کہتی ہے, اس کا مجرد خواب کا کوئی جو ہے اعتبار نہیں ہے. اسی طرح اس میں تیسری ایک شکل ہوتی ہے مجرد رائے کی, جس کی لوگ تقلید کرتے ہیں, جس آدمی کی. ابھی تقلید کا مسئلہ بہت جو ہے وسیع ہے اور متشعب ہے اور اس میں علماء کے اختلافات ہیں, اور حتیٰ کہ یہاں بھی آپ دیکھیں گے تقلید کرنا چاہیے نہیں کرنا چاہیے, کس کو کرنا چاہیے کس کو نہیں کرنا چاہیے. اس سے قطع نظر جس کی تقلید کرتے ہیں, بہت سارے اس میں ایسے لوگ ہوتے ہیں, کوئی سوال آپ نے پوچھا فوراً آپ کو فتویٰ دے دیا, چاہے اس کو پتہ نہ ہو, پتہ ہو یا نہ ہو, تو ہوا پرستی پہ ذاتی رائے پہ کہ آپ اس کو ایسا کر رہے ہیں عبادت کے مسئلے میں, ہاں یہ ایسا چل جائے گا یہ ایسا ہے, تو اس طرح وہ چیز جو ہے رائج ہو گئی. تو اس طرح کی جو چیزیں ہیں جن کا تعلق مجرد رائے پر ہے, مجرد ہوا پرستی پہ ہو, چاہے وہ صوفیہ کے منامات ہوں یا کشف ہوں یا ان کے جو دوسرے شطحات ہیں, جو الفاظ ہیں, جو بھی چیزیں ہیں, یا جو ہے اسی طرح جو ہے وہ کسی آدمی کا جس کی تقلید کر رہے ہیں اس کے آرا ہوں, یا اسی طرح جو ہے الہامات وغیرہ جو چکر ان کے یہاں ہوتا ہے صوفیہ کے یہاں, یہ سب کیا ہیں؟ بدعات ہیں, سوائے ان چیزوں کو جو اس میں شریعت سے ثابت ہوں. تو وہ اس وجہ سے صحیح ہیں کہ یہ نہیں کہ اس کا خواب ہے, اس وجہ سے کہ وہ شریعت میں, اس سے اس کے خواب کا کوئی تعلق نہیں, نہ اس کے خواب کو کسی تقدیس کی حیثیت حاصل ہے. سمجھ رہے ہیں؟ تو اس طرح جو ہے یہ جو بھی عبادت اس کے نتیجے میں آئے جو کسی آدمی کے ذاتی رائے پر ہو اور اس کے پاس کوئی دلیل نہ ہو, یا اس کی ہوا پرستی سے وہ آئی ہو, اس کی خواہش نے اپنے کہا کہ یہ چیز ہونا چاہیے, بہت ہوتا ہے ایسا, اور ہندوستان پاکستان میں تو یہ چیزیں بھری ہوئی ہیں, تو یہ چیزیں جو ہے سمجھ لیجئے آپ کی جو ہے غلط ہیں. نہیں نہیں دیکھیے اس میں اہم چیز جو ہے وہی ہے جو آدمی تقلید جس کی جاتی ہے نا, اگر وہ آدمی جو ہے حقیقت میں یعنی اس کو اللہ نے تقویٰ اور ورا نہیں دیا ہے, یا لوگ مانتے ہیں بلکہ ابھی بہت سارے دعات کو ہم لوگ جانتے ہیں موجودہ دور میں جن سے فتویٰ مانگا جاتا ہے اور وہ اسٹیج پہ غلط فتوے دے دیتے ہیں اور لوگ اس کو مان لیتے ہیں, اور آپ لوگ جانتے ہوں گے جو مطالبہ کرتے ہیں بڑے بڑے دعات کا, تو یہ چیزیں جو ہے اگر اس کو آدمی عبادت کے بعد میں اس نے کچھ دے دیا اور لوگ اس کو پکڑ لیے ہیں تو اس نے سمجھ لو ایک بدعت جو ہے کر دی. اسی طرح جیسے میں نے کہا وہی الہام کا جو مسئلہ ہے, جو آدمی کے دل میں بات آتی ہے وارد ہوتی ہے اور اس کو وہ صحیح سمجھتا ہے, اچھی چیزیں ہیں. اس بارے میں البتہ ایک چیز ہے کہ علماء نے بیان کیا ہے کہ جو الہام کا مسئلہ ہے, یہ جو متقی اور پرہیزگار لوگ ہوتے ہیں ان کے دل میں کوئی بات آتی ہے کہ یہ چیز جو ہے زیادہ راجی لگ رہی ہے, تو اگر اس چیز کا تعلق ان چیزوں سے ہے یا ایسی چیز سے ہے جس کا جو ہے شریعت میں کوئی حکم موجود نہیں ہے, عام اس کے مسائل ہیں, تو اس کے تقویٰ کے اعتبار سے اللہ تعالیٰ اس کی رہنمائی کرتا ہے, لیکن اول و آخر اس کو شریعت کے اصولوں سے جانچا جائے گا کہ یہ شریعت کی روشنی میں صحیح ہے کہ نہیں, اگر صحیح ہے تو ٹھیک ہے, اگر صحیح نہیں ہے تو اس کو جو ہے چھوڑ دیا جائے گا. اس لیے جو ہے ابن حجر رحمہ اللہ کا ایک قول ہے بہت اس باب میں جو ہے بہت جو ہے شاندار قول ہے, خاص طور سے جو خوابوں کے تعلق سے ہے, جو لوگ خواب آپ دیکھتے ہیں اور اس کو لا کے طے کرتے ہیں آج یہ خواب دیکھا کل وہ خواب دیکھا, وہ کہتے ہیں کہ حتیٰ کہ اگر نائم آدمی لو رآ النبی صلی اللہ علیہ وسلم یامر ہو بشیء, کہ اگر کوئی آدمی خواب میں نبی صلی اللہ علیہ وسلم کو دیکھا कि आप किसी की का चीज़ का हुक्म दे रहे हैं। कौन हुक्म दे रहा है? आप सल्लम ख्वाब में किसी चीज़ का आप हुक्म दे रहे हैं, तो कह रहे हैं क्या उसके ऊपर जो है उसकी पैरवी करना वाजिब है, उसको करेगा और मानेगा कि नहीं, या जो है उसको शरीयत के उसूल और जवाबित पे पेश करके चेक करेगा कि ये सही है कि नहीं। तो उन्होंने कहा फसानी हुवल मुअतमद, यानी इस बात में सही और मुअतमद बात यह है कि शरीयत की रोशनी में उसको देखेगा। ये किसकी बात है? अल्लामा इब्ने हजर की। तो कहने का मतलब ये है कि जो है जैसे इल्हाम है, तकलीद का जो मसला वादे है, अगर उसने जाती उससे जैसे इल्हाम है या जो ख्वाब लोग देखते हैं और उसके बिना पर उसको शरीयत या इबादत मानते हैं, तो उसमें जो है उसको शरीयत ही को देखा जाएगा और शरीयत जिस तरह फैसला की है उस रोशनी में उस पर अमल किया जाएगा या अमल नहीं किया जाएगा। इसी तरह इमाम समानी रहमतुल्लाह ने जो है एक कॉल उनका है, जो लोग जो है इल्हाम के बारे में जो लोग ज्यादती करते हैं, कि कहा कि इसको हम कभी ये नहीं तस्लीम कर सकते कि ये कोई शरई हुज्जत है, शरई दलील है जो आदमी के दिल में जो बात वाक़ होती है। कह रहे हैं वइन्नमा हुआ नूरुन यख्तस्सुल्लाहु बिही मन यशा मिन इबादिही, ये एक रोशनी है जो अल्लाह ताला अपने नेक बंदों के दिल में अता करता है। जैसे उमर बिन खत्ताब के बारे में है, आप सल्लम ने कहा कि वो मुल्हम आदमी थे, उनको इल्हाम होता था अच्छी चीज़ों का, तो कहा कि ये चीज़ अल्लाह ताला देता है, लेकिन क्या वो शरई हुज्जत है? नहीं। क्या कहा आगे? फ़ैन वाफ़क़ अश्शरा कान अश्शरा हुवल हज्जा, जो मैंने पहले आपको बात की कि ये चीज़ जो इसको इल्हाम हुआ है शरीयत के उसूलों पर चेक करेगा, अगर शरीयत ने उसकी इजाज़त दी है या शरीयत उसके मुआफिक है तो ठीक है, वरना नहीं। तब जब शरीयत मुआफिक होगी तो हुज्जत कौन सी चीज़ हुई? इल्हाम हुआ या शरीयत हुई? शरीयत हुई। तो आखिर में क्या बचा कि किसी आदमी की अगर कोई ज़ाती राय है और दलील उसके साथ नहीं है तो वो बिदात है, वो चीज़ जो है बिदात है। तीसरा कायदा इस बाब में, इबादात के बाब में ये है, ये बहुत अहम है। ये अहम इसलिए है कि इसमें कुछ एतराज़ात भी लोग करते हैं और कुछ जो है तफसीलात भी बताते हैं, और इसमें थोड़ा मसला होता है आदमी के लिए इसको दफा करना या इसको रद्द करना। कोई काम जैसे आप सल्लम ने नहीं किया है, ठीक है, कोई काम आप सल्लम ने अपनी ज़िंदगी में नहीं किया, जबकि करने के जो असबाब थे या दवाई थे वो मौजूद थे, अगर आप चाहते तो उसको करते, ठीक है, और कोई माने भी नहीं था उसको करने में, समझ रहे हैं बात? दो चीज़, आप सल्लम ने कोई काम नहीं किया जबकि करने का सबब मौजूद था, अगर आप चाहते तो उसको कर सकते थे, कोई माने भी नहीं था कि उससे आपको रोक, कोई माने हो जो रोक रही हो, फिर भी आपने नहीं किया, तो उसको हम करेंगे कि नहीं करेंगे? नहीं करेंगे उसको, हम नहीं करेंगे। तो जिस तरह करने में इबादत है, इसी तरह ना करने में भी इबादत है। अब आप देखिए मिसाल के तौर पे, आप सल्लम ने मुर्तदीन से जंग नहीं की, ठीक है, मानी ने ज़कात से, मुर्तदीन में मानी ने ज़कात से भी जब क्यों नहीं की? क्योंकि थी नहीं आपके ज़माने में, तो सबब मौजूद ही नहीं था। जब सबब वो आया तो अबू बकर ने उनसे जिहाद किया रज़ियल्लाहु अन्हु, तो ये सबब का वजूद होना और ना होना हुआ। इसी तरह तरावी की नमाज है, आप सल्लम ने कुछ दिन सहाबे कराम को जमात से पढ़ाया, उसके बाद क्या कहा? क्या कहा, क्यों कहा घर में पढ़ो? ताकि फर्ज ना हो जाए। तो ये माने था, इस वजह से आपने नहीं पढ़ा। क्या माने था? कि फर्ज ना हो जाए। तो जब ये माने खत्म हो गया तो उमर बिन खत्ताब रज़ी अल्लाह अन्हु ने क्या किया? उसको जमात को कायम कर दिया। क्यों? क्योंकि माने अब खत्म हो गया, अब फर्ज नहीं हो सकता, क्योंकि आप सल्लम का जमाना चला गया। तो क्या समझे आप कि अगर कोई इबादत ऐसी है जिसका मुक्तदी मौजूद है और माने नहीं है और आप सल्लम नहीं किया तो उसको नहीं करेंगे, लेकिन अगर माने है आप सल्लम के जमाने में, किसी माने की वजह से आपने नहीं किया है, तो जब वो माने जायल हो जाएगा तो उसको कर सकते हैं। समझ गए ना? अब इसकी मिसाल देखिए, जो है इक्तदा यानी सबब मौजूद रहा हो और माने ना हो फिर भी आपने नहीं किया, जैसे मिसाल के तौर पे आप सल्लम की औलादत का मसला है, मौलिद जो मनाते हैं, ठीक है, तो आप सल्लम के जमाने कितनी बार ये गुजरा? नबूवत के बाद कितनी बार गुजरा? आपने कभी किया? चाहते तो आप कर लेते ना, क्योंकि वो सबब मौजूद था, वो तारीख बार बार आ रही थी यहूदीन बार बार साल में घूम रहा था और कोई माने भी नहीं था, क्या माने था अगर आप करते तो, है ना। लेकिन आपने नहीं किया तो हम क्या करेंगे, हम उसको नहीं करेंगे। तो क्या हुआ, किसी अमल का आपके जमाने में ना करना जब सबब जो है मौजूद हो और माने ना पाया जाए। अगर आपने नहीं किया है तो उसको नहीं करेंगे, लेकिन अगर माने पाया जा रहा है, उस माने की वजह से आपने नहीं किया है और इसकी सराहत है, आप जान गए हैं, तो जब माने वो खत्म हो जाएगा तो आप उसको करेंगे। लेकिन इसका सबूत हमें सर से मिलना चाहिए ना शेख? मिलेगा मिलेगा, थोड़ा सब्र कीजिए। हाँ वो सबूत हो तभी, तो सबूत अभी वो आएगा आगे कायदे में, ये और इसके बाद वाला कायदा मुर्तबित है। इसलिए मैं कहता हूँ कि आप लोग गुफ्तगू सुनते रहें, जब आखिर में कोई बात बच जाए तो फिर आप उस पर सवाल करें, क्योंकि मुमकिन है कि वो चीज़ आगे आ रही हो और पहले जो है उसको बताने में तरतीब जो है इधर उधर हो जाए। या इसी तरह जो अजान है, जो फ़र्ज नमाज है उसके अलावा, अजान असल जो है फ़र्ज नमाज के लिए है, अगर फ़र्ज नमाज के लिए नहीं है, सबब मौजूद है, कोई माने नहीं, अगर आप चाहते तो जो है अजान देते। भाई क्या मकसद है लोगों को बुलाना नमाज के लिए? और कभी कभी ऐसा होता था कि आप ऐलान करवाते थे, लेकिन जब आपने नहीं किया तो हम नहीं करेंगे। इसलिए नमाज में दाखिल होते हुए जो लोग नियत करते हैं, तेज़ नियत करना, आपने धीरे नियत की है, अगर आप चाहते तो करते, ना कोई माने था और सबब मौजूद था, नियत करना मकसूद था, लेकिन आपने नहीं किया तो हम इसको नहीं करेंगे। ठीक यही चीज़ जो ये चीज़ है, ठीक यही चीज़ आगे आपको आएगी। ये जो आपने एक सवाल किया कि ये जो है कैसे आप जानेंगे कि आप शासन ने इस काम को छोड़ दिया है, है ना, ये तो साबित होना चाहिए ना कि आपने इस काम को नहीं किया है। तो इसमें बताया कि या तो सहाबी खुद बताते हैं, सहाबे कराम खुद कभी तस्रीह कर देते हैं कि आप शासन ने यह काम नहीं किया, जैसे हदीस में आया कि आप शासन ने ईद पढ़ी बगैर अजान और बगैर इकामत के, तो खुद वहां सराहत हो गई। और कभी कभी जो है उस अमल को जैसे सहाबे कराम ने नकल ही नहीं किया है, उस अमल को कहीं नकल नहीं किया है, ना रवायतों में है, ना उनके बाद जो लोग आए हैं उन्होंने उनसे अपनी किताबों में नकल किया है, ना उनके मजालिस में उसका जिक्र मिलता है, तो ये चीज़ इसका मतलब नहीं है। क्यों? क्योंकि दीन के अल्लाह ताला ने हिफाज़त की जिम्मेदारी ली है, अगर ये चीज़ होती तो हम तक ये पहुँचती, और सहाबे कराम ने आप शासन ने अमानत को पहुँचा दिया और सहाबे कराम ने उसको नकल कर दिया है, तो अगर ये चीज़ होती तो पहुँचती। तो जब नहीं पहुँची और आपने नहीं किया, ये साबित हो गया कि ये अमल जो है आप शासन ने नहीं किया था और उसके जो है दवाई मौजूद थे, अगर आप चाहते तो कर सकते थे, कोई माने भी नहीं था, तो गोया कि ये अमल करना दुरुस्त नहीं है। इसी तरह जो इसके बाद का कायदा है, इसी तरह जो इसके बाद का कायदा, हर वो इबादत जिसको सहाबा ताबईन और तबा ताबईन ने ना किया हो, ना इसे अपनी किताबों और मुबारक मजालिस में जगह दी हो, जबकि इसके करने का सबब मुतवफ़िर हो और माने गैर मौजूद था, बिदात है। माने गैर मौजूद हो यानी उन्होंने इसको नहीं किया, ना सहाबा ने किया, आप सासलम ने नहीं किया, आपने उस कायदे में देखा, चौथे कायदे में देख रहे हैं सहाबा ने नहीं किया, ताबईन ने नहीं किया, तबा ताबईन ने नहीं किया, और उस अमल का जो है मुक्तदी मौजूद था, यानी वो चाहते तो कर सकते थे, और जो है कोई माने भी उससे नहीं था, फिर भी उन्होंने नहीं किया, तो उन्होंने नहीं किया तो आप क्यों कर रहे हैं? ये दीन कहाँ से आया? जो कुछ दीन था सहाबे कराम ने आप सासलम से लिया और लेने के बाद उसको अपने बाद के लोगों तक मुंतकिल किया, तो जब ये चीज़ उन्होंने नहीं की तो आप इस चीज़ को नहीं लेकर के आए, तो ये जो है ये बिदात है, सही नहीं है। इस कायदे पर कुछ लोगों ने एतराज़ किया, एतराज़ करते हैं, लेकिन जो है सही बात यही है कि ये कायदा है और ये हुज्जत है और सहाबे कराम की और ताबईन की जो है तसरीहात इस सिलसिले में मौजूद हैं, जो अभी मैं आप लोगों को बताता हूँ। अब इसकी मिसाल ये है, जैसे ये जो लोग बहुत सारे जो इस्लाम के वाक़यात हैं उस पर जो है मनाते हैं कुछ चीज़, चाहे मौलिद ही हो, आप इसको उसमें भी सहाबे कराम के अमल में और ताबईन के अमल में देखेंगे तो उन्होंने नहीं किया है। या इसी तरह अब जो है बहुत सारी चीज़ें जो साल शुरू होता है उसका जो है जश्न मनाते हैं, या दूसरे बहुत सारे ईदें मनाते हैं, तो ये चीज़ें जो है उन लोगों ने नहीं की हैं, तो इसको हम लोग भी नहीं करेंगे। अगर वो चाहते तो कर सकते थे, उनके दौर में भी नया साल आता था कि नहीं आता था? आता था ना, लेकिन उन्होंने इसको नहीं किया तो इसलिए हम नहीं करेंगे। ऐसे मौलिद का मसला है ना, आप सल्लल्लाहु अलैहि वसल्लम ने दवाई किया, चलो कोई कह सकते हैं आप सल्लल्लाहु अलैहि वसल्लम नहीं किया, आपके मौलिद का अपना मसला था और गजवात और जिहाद में आप मशगूल रह गए बाद में, तो ठीक है सहाबे कराम को करना चाहिए, उन्होंने नहीं किया, ताबईन एजाम को करना चाहिए, उन्होंने नहीं किया, जबकि जो है सबब मौजूद था, यानी आपकी औलाद हुई थी, वो तारीख बार बार आ रही थी। या इसी तरह सन जो नया साल शुरू होता है वो बार बार आ रहा था, तो उन्होंने नहीं किया था दवाई, मुझे कोई माने भी नहीं था, उनको कोई रोकने वाला भी नहीं था, कोई ऐसी चीज नहीं जिसको ऐसे ना करें, लेकिन नहीं किया। तो इसका मतलब क्या हुआ कि जो है ये चीज बिदात है। देखें अब इसकी जो दलील है, जो आप कह रहे हैं, चूंकि ये जो दोनों कायदे हैं ना, खासतौर से सलफ का, आप सलम का तो वादे है, सलफ का जो अमल है इसके बारे में आप जो है वाकई सुने। हुदैफा रज़ियल्लाहु तआला अन्हु, हुदैफा रज़ियल्लाहु तआला अन्हु ने कहा, हर वह इबादत जिसको अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथियों ने नहीं की है उसकी इबादत मत करो, उस चीज़ को इबादत मत जानो, उस चीज़ को इबादत मत जानो। पहले के लोगों ने बाद के लोगों ने के लिए कुछ छोड़ा नहीं है, यानी जो कुछ इबादत की चीज़ें थी उसको कर दी है, और जो कुछ शरीयत और अहकाम थे उसको उन्होंने बता दिया है, अब इसको तुम लोग जो है इजाफा ना करो। फत्तकुल्ला या माशर अल-कुर्रा, कुर्रा की जमात अल्लाह से डरो। उन्होंने कुछ महसूस किया होगा उन लोगों के दरमियान, तो इसलिए उनको कहा कि देखो जिसको सहाबे कराम ने किया है तो बस उसको करो, और जो नहीं किया है उसको छोड़ दो। इसी तरह मालिक बिन अनस ने कहा कि ये उम्मत, इस उम्मत के की आखिरी जमात या इसका आखिरी फर्द उसी चीज़ से सही होगा जिससे इसके पहले अफराद सही हुए हैं, यानी जो अमल उनके यहाँ उनके सलाह और तकवे का बाइस था और उनके भलाई का बाइस था, वही अमल जो है आखिरी के लिए भी जो है भलाई का बाइस होगा। इसी तरह सईद बिन जुबैर ने कहा, सईद बिन जुबैर बहुत मशहूर ताबई हैं, मालम यारिफुल बदरियून फलैसा मिन अद्दीन, जिसको बदरियों ने नहीं जाना, यानी वो जो सहाबे कराम थे जो बदर मशरिक थे, वो दीन में से नहीं हो सकता है, तो अगर उन्होंने छोड़ दिया इसको करना तो हमारे लिए भी जो है दुरुस्त नहीं है, समझ रहे हैं। इसलिए कहते हैं कि ये जो है ये कायदा आम्मा है, और इस कायदे को बल्कि इसको असल कायदा मानते हैं, और ख़ास कायदा बल्कि इसको दलील मानते हैं, ये शरीयत में ऐसी दलील मानते हैं उलमा के यहाँ, ये वो दलील है, जैसे जो बड़े बड़े उलमा हैं हमारे यहाँ, शेख इस्लाम इब्न तैमिया है, इब्न क़य्यिम रहमतुल्लाह है, शातिबी हैं, और जो दूसरे उलमा हैं, उन्होंने इसको दलील माना है, तर्क को, किसी अमल का आप सासलम का छोड़ देना या सहाबे किराम का छोड़ देना, सलफ साले का उस अमल को छोड़ देना, उसके मुक्तजी और दवाई मौजूद होने के बावजूद और कोई माने ना होने के बावजूद इसको ख़ास दलील मानते हैं। आम दलील और ख़ास दलील बताया आपको ना, कहते हैं ये दलील है, और ये ऐसी दलील है जिसको आम दलील से रद्द भी नहीं किया जा सकता है, यानी अगर इसके खिलाफ आम कोई दलील हो तो उस पर इस दलील को तरजीह दी जाएगी, समझ रहे हैं ना। तो ये बहुत अहम चीज़ है, और अक्सर जो ये बिदात के, अक्सर नहीं तो नहीं, बहुत सारे जो मशाकिल हैं बिदात का ना, इससे पैदा होते हैं। वो कहते हैं नहीं किया, ठीक है कोई बात नहीं, मना तो नहीं किया, ठीक है, तो नहीं किया और मना नहीं किया, यही दलील आम और ख़ास वाली टकराव हुई ना, यहाँ दलील ख़ास और आम टकराती, तो कहते हैं कि ठीक है मना, बल्कि आम दलील टकरा रही है इससे कि मना तो नहीं किया भाई, ठीक है कुछ आपने नहीं कहा तो मैं इसको करूँगा, रोका तो नहीं है आपने, नहीं किया कोई बात नहीं, नहीं किया होगा बहुत सारा काम आपने नहीं किया, तो कहा नहीं, अगर आपने नहीं किया और उसके दवाई मौजूद थे और असबाब जो कोई माने नहीं था तो उसको हम नहीं करेंगे, वो बिदात है। तो ये दलील है बाकायदे, इसको दलील मानी जाती है, और इससे आपके बहुत सारे मसाइल हल हो जाएंगे, क्योंकि ये बहुत सारे लोग जो है ये इश्काल पेश करते हैं, आदमी परेशान होते हैं कि हाँ इसको क्या कहा जाए, जो है इस बात तो कह रहा है सही, जो है आपने नहीं किया है, ठीक है कोई बात नहीं, नहीं किया हम कर रहे हैं, कहीं आपने रोका तो नहीं है, अगर आपने रोका होता तो चलो ठीक है भाई मान लेते आपने रोका नहीं है, ऐसा मसला नहीं है। मसला यही है कि जो है जब वो चीज़ बार बार सामने से गुजर रही है और आदमी नहीं कर रहा है और कोई चीज़ उसको रोक भी नहीं रही, देखिए तरावी की नमाज थी तो माने था, तो आपने सराहत कर दी कि तरावी की नमाज इसलिए जो है जमात बराबर नहीं पढ़ रहे हैं कि ये चीज़ क्या करेगी, वाजिब हो जाएगी, लेकिन यहाँ ऐसी चीज़ नहीं है, चाहे मौलिद का मसला हो, चाहे नए सन का मसला हो, या और जो दूसरे मशहूर वकाए हैं उनका मसला हो, और बहुत सारे लोगों के यहाँ तो हर चीज़ में जो है एक हफ्ल और एक जश्न होता है, तो उसको जो है जब उन्होंने नहीं किया, जैसे 15 शाबान का जो अहतमाम होता है इसको करते हैं, इसरा और मेराज का क्या क्या सब मनाते हैं, बराक बनाते हैं, ये बनाते हैं वो बनाते हैं सारी चीज़ें, तो क्या हुआ जब ये चीज़ जब नहीं हुई है और ये सामने से गुजरी है बार बार, तो ये हुज्जत बन गई है, तो इसलिए ये तर्क जो है उलमा के यहाँ हुज्जत है, ये दलील है, और ये दलील आम दलील पर जो है तरजीह दी जाएगी, ये दलील आम दलील पर तरजीह दी जाएगी, तो इससे जो है आपका मसला क्या नाम है हल हो जाएगा। अब इसमें बहुत सारे लोग जो है क्या नाम है एतराज़ात करते हैं, वो शुबहात ज़ईफ किस्म के शुबहात हैं, और बहुत सारी बातें कहते हैं, जैसे कहते हैं भाई आपको कैसे पता कि जो है आपने नहीं किया, हो सकता है आपने किया हो किसी ने ना देखा हो, भाई कह सकता है ना, क्यों हो सकता है आपने कभी किया हो ना देखा हो, तो ये हो सकता है आपने ना किया हो और ना देखा हो, इस पर आप कायदा बना लेंगे, ये क्यों नहीं हो सकता है, क्योंकि पहले जो मैंने आपको तमहीद बताई इस बाब में कि अल्लाह ताला ने इस दीन को مکمل کر کے اس کو اس کے حفاظت کی قرآن کی ذمہ داری لی ہے اور دین کو محفوظ کر دیا. اللہ کے رسول صلی اللہ علیہ وسلم نے اس دین کو پورا پورا صحابہ کرام تک پہنچا دیا اور اس پر ان کو گواہ بنایا. انہوں نے کہا بھی کہ ہاں آپ نے پہنچا دیا. تو جب آپ نے کہہ دیا پہنچا دیا اور اس چیز کو آپ دین کا حصہ بتا رہے ہیں اس بدعت کو, تو یہ دین کا اگر حصہ آپ اس کو مان رہے ہیں تو اس دین کو آپ نے تو آپ کے قول کے مطابق جو آپ نے سب کے سامنے کہا اس کو آپ نے پہنچایا ہے نا, تو پھر کہاں ہے وہ جو آپ نے پہنچایا ہے؟ تو پھر آپ یہ کس طرح کہہ سکتے ہیں کہ ہو سکتا ہے آپ نے کیا اور آپ کو پتہ نہ چلا ہو؟ سمجھ رہے ہیں نا, اگر پتہ نہیں چلا ہے صحابہ کرام کے عمل سے, آپ صلی اللہ علیہ وسلم کے قول و فعل سے اور جو ہے تبع تابعین کے نقولات سے اور ان کی کتابوں سے, تو سمجھ لیے کہ یہ چیز یہ بدعت ہے اور زائد ہے. اور یہ ذہن میں ہمیشہ رکھیے گا کہ یہ ترک آپ صلی اللہ علیہ وسلم کا یا صحابہ کرام کا کسی عمل کو چھوڑ دینا اس کے اسباب موجود ہونے کے باوجود اور کوئی معنی نہ ہونے کے باوجود اس کا چھوڑ دینا, یہ حجت ہے, یہ باقاعدہ دلیل ہے, یہ ایسی دلیل ہے جو عام دلیلوں پر مقدم ہے. اور عام اور خاص کا فرق جو ہے میں آپ لوگوں کو بار بار بتا چکا ہوں. دیکھیے یہ قاعدہ یہ آسان ہے اور جو ہے اس سے پہلے اس پر بحث ہو چکی ہے کہ ہر وہ عبادت جو اس تابناک شریعت کے اصول و ضوابط اور اس کے مقاصد سے ٹکرائے, ہے نا. اس سے پہلے کس باب میں اس کی بات آئی تھی, ذکر کیا تھا ہم لوگوں نے, شریعت کے اصول ہیں, ہے نا, اس کے ضوابط ہیں, بہت سارے ضوابط ہیں جو واضح ہیں, اس کو نصوص سے علماء نے ثابت کر دیا ہے کتاب و سنت سے. اب کوئی آدمی ایسی عبادت لا رہا ہے جو ہمارے شریعت کے اصول ہی سے ٹکرا رہی ہے, تو کیسے آپ مان سکتے ہیں کہ یہ دین کیسے دین ہو سکتا ہے؟ تو متناقض ہو جائے گی بات نا. کیا میں نے بتایا تھا اس سے پہلے, اس میں جو ہے اس اصول کو اگر آپ پکڑیں گے تو بہت ساری جو بدعات ہیں نا وہ ویسے ہی داخل ہو جائیں گی. کیسے داخل ہوں گی؟ میں نے کیا کہا تھا آپ کو, شریعت کا مقصد کیا ہے؟ آسانی پیدا کرنا, رفع الحرج و جلب التیسیر, آسانی کو لانا اور حرج کو دور کرنا. اور علماء نے نسل سراحت کیا کہ اکثر بدعات جو ہے یہ مشقت کا باعث بنتی ہے. اب دیکھیے آپ, ابھی کون سی تاریخ ہے آج؟ 12 ربیع الاول ہے نا. آپ دیکھیں گے ایک ربیع الاول سے 12 ربیع الاول تک, بلکہ 15 تک مسجد نبوی میں بھیڑ لگی ہوئی ہے عمرہ کرنے والوں کی. ٹکٹ نہیں ملا تھا آپ کا؟ مجھے ٹکٹ نہیں ملا تھا, میں سمجھ رہا تھا کہ یہ چھوٹ ہی جائے گا جو ہے. ہاں بھیڑ لگی ہوئی ہے ان کی. اب کیوں بھیڑ لگی ہے؟ وہ اس وقت کو جو ہے مورخ سمجھ کے آ رہے ہیں نا. اب اس میں کتنی مشقت ہے, اس کو ٹکٹ نہیں مل رہا, اس کو پریشانی ہے, جو وہاں عبادت کرنے جا رہے ہیں اس کو پریشانی, خود وہ آدمی جو 12 ربیع الاول کا ٹکٹ تلاش کر رہا ہے کتنے نہیں پائے ہوں گے, فلائٹ نہیں ملی ہوگی, پریشانی ہے کہ نہیں پریشانی ہے؟ اور شریعت کا مقصد کیا ہے؟ تو یہ اس اصل سے ٹکرا رہا ہے کہ نہیں ٹکرا رہا ہے؟ تو اگر شریعت کے اصل سے کوئی چیز ٹکرا جائے تو وہ, اسی طرح جیسے اگر کوئی جو ہے اذان دے عیدین کے لیے, تو اصل ضابطہ کیا ہے کہ اذان جو ہے فرائض کے ساتھ خاص ہے, تو آپ غیر فرائض کے لیے کر رہے ہیں تو یہ اس اصل سے ٹکرا رہا ہے, تو اس لیے یہ چیز بدعت ہے. تو جو شریعت کے اصول اور مقاصد سے ٹکرائے گا وہ چیز کبھی بھی سنت نہیں ہو سکتی ہے, کیونکہ شریعت کے اصول سے ٹکرانے کا مطلب تناقض ہو گیا نا, اور دین میں تناقض نہیں ہے. دین میں جو ہے تناقض نہیں ہے اور ٹکراؤ نہیں ہے. تو یہ ضابطہ جو ہے, یہ ضابطہ بہت سارے جو ہے بدعت کو ویسے ہی داخل کر دے گا بدعت میں اور دین سے خارج کر دے گا. اور آپ اکثر بدعات میں غور کریں گے تو آپ کو مشقت در مشقت نظر آئے گی حقیقت میں. اگر کوئی دین میں کوئی فرائض ہے, اگر فرائض میں لوگوں کو مشقت ہو رہی ہے, فرائض جیسے حج کے وقت لوگ سمجھتے ہیں مشقت ہو رہی ہے, تو یہ اصول اس پر کیسا ہے؟ ہاں وہ تو مطلوب ہے, نص سے ثابت ہے نا, وہاں وہ مشقت مطلوب ہے. بعض جگہوں پر اللہ تعالیٰ نے وہ مشقت مطلوب ہے اور وہ دوسرے ناحیے سے معنوی تاثیر ہے, کیونکہ اس کے جو فضائل ہیں اس میں جو آپ کے جو گناہ جھڑتے ہیں اور جو اللہ تعالیٰ اس پہ آپ کو ثواب دیتا ہے وہ تاثیر دوسرے ناحیے سے ہے. دل کا سمجھ جو ملتا ہے وہ آسانی پیدا کر دیا. تو یہ جو ہے تاثیر کا جو باب ہے, یہ بھی جو رفع الحرج اور جلب التیسیر ہے یہ وسیع ہے, یہ باب کافی تفصیلات ہیں, لیکن عموماً جو آپ دیکھیں گے جو بدعات ہیں وہ مشقت ہی کا باعث ہے. سمجھ رہے ہیں عام قاعدہ. اور شریعت میں جو دوسری چیزیں ہیں جس میں بظاہر مشقت ہے, تو اس مشقت کے پیچھے اللہ تعالیٰ کی بے شمار حکمتیں ہیں, وہ ثابت ہیں نصوص سے, وہ مطلوب ہیں. لیکن وہ مشقتیں مطلوب ہیں جن کے فوائد ہیں, اور وہ مشقتیں جو जिनके फवायद नहीं हैं, जो बेजा जो है तशद्दुद है, जो बेजा जो है आदमी पर बोझ है, उसको शरीयत ने दूर कर दिया है। इसलिए आप देखेंगे जो पुराने दीन हैं उसमें और बहुत सारे मशक्कात थे, उसको अल्लाह ताला ने इस दीन से ख़त्म कर दिया और देखा कि अब जो है इसकी ज़रूरत नहीं। अल्लाह ताला की हिकमत ने चाहा कि ये चूँकि दायमी दीन रहने वाला है तो ये इतना जो है इसके लिए काफ़ी है, तो उसको ख़त्म कर दिया। समझ रहे हैं? तो इस तरह तयसीर, और उस पर जब रफ़ुल हरज पे आप बहस करने आएंगे फिर ये मसला जो है काफ़ी वसी है। और अब देखिए एक आम मिसाल है, मैं जब आदमी समझने की कोशिश करता है किसी मसले को, जैसे आप कहते हैं इसी से करीब तर मसला, आपने कहा कि भाई अब दुनिया सिजनुल मोमिन व जन्नतुल काफिर है ना। अब आप सिजनुल मोमिन कह रहे हैं, आप देख रहे हैं एक बादशाह है मुसलमानों का, ऐश आराम, दुनिया की हर वो चीज़ जो है मैसर है, कौन सा सिजन है भाई उसके लिए। और आप क्या कह रहे हैं कि जन्नतुल काफिर, एक काफिर को आप देख रहे हैं भीख मांग रहा है, परेशान है, उसके पास कुछ नहीं है, मजलूम है, मकहूर है, तो कौन सी जन्नत है उसके लिए, क्या जन्नत बची। लेकिन ये मोमिन जो ऐशो आराम है, दुनिया की हर नेमत में ऑफर है, क्या ये नेमत जन्नत के बराबर है? तो उस जन्नत के मुकाबले में ये सिजन ही सिजन है, चाहे जितनी नेमत में रहेगा जन्नत से उसका क्या मुकाबला है। और ये काफिर जितनी मशक्क़तें यहाँ बर्दाश्त कर रहा है, क्या जहन्नम से वो ज़्यादा सख्त है? ज़्यादा सख्त नहीं है। तो वो जो मशक्क़त है वो मशक्क़त इस पर भारी है, इसलिए उस मशक्क़त के मुकाबले में उसके लिए जन्नत है। जब ये मरेगा तो इसके लिए फिर वो तो असल इसकी बर्बादी शुरू होगी। तो इस तरह जो नसूस होते हैं ना, जब आप तामुल करेंगे और उलमा के अक़वाल पढ़ेंगे तो आपको समझ में आएगा कि दीन ने कहाँ क्या तलब किया है, क्यों तलब किया है, इसमें बज़ाहिर मशक्क़त लगता है, इसका मकसद क्या है, ये जो मशक्क़त है ये गैर मतलूब है, ये मशक्क़त जो है मतलूब है। आप सासलम और सहाबे कराम अब कोई नमाज़ पढ़ते थे जो है जब उसमें मस्जिद नबी में शुरू में, तो बसा औकात बल्कि रवायतों में आता है कि वो कपड़ा अपना जो है कमीज़ का वो रख लेते थे गर्मी की वजह से, ठीक है, धूप की वजह से रख लेते थे। कितनी मशक्क़त है उसमें, पेशानी जल जाती थी, और बाद साहब कराम फूंकते थे उसको जो है उसमें कंगरी वगैरह, तो उसको हटाते थे। और जब गज़वे तबूक में निकले जंग के लिए कैसे उनके हालात थे, क्या उसमें मशक्क़त नहीं था? ये मशक्क़त मतलूब है। और वो सहाबी जो वहाँ धूप में खड़े हुए थे खुतबे के दौरान, तो आपने कहा इसको क्या हो गया, तो आपने कहा कि जो है ये आदमी जो है नज़र मानिए कि खड़ा रहेगा, क्या अल्लाह ताला इस तरह के जो है उससे बेनियाज है, तो ये मशक्क़त मरफूद है शरीयत में, कोई फ़ायदा इसका नहीं है। तो इस तरह जो है हर चीज़ में, इसमें एक और चीज़ जो वो भी ज़वाबित से मुतालिक है, इसमें अनफा और असलाह का भी एतबार है। जैसे हो सकता है किसी उसमें मशक्क़त फ़ी नफ़्सी हो, जैसे क़यामुल लैल है, अल्लाह ताला ने खुद कहा कि इन्ना इन्ना इन्ना नाशियतल लैल ही अशद्द वतान वअक़वमु क़ीला, सख्त है लेकिन जो उसके उजूर हैं और जो उसके फ़वायद हैं वो इससे ज़्यादा ज़्यादा ज़्यादा है ना। तो क्या हुआ इसमें, राजे कौन सी चीज़ हुई, मशक्क़त राजी हुई या मनफात राजी हुई? मनफात राजी हुई। तो ये मनफात जो है मतलूब है, और उस मनफात की वजह से इस मशक्क़त को बर्दाश्त करने के लिए कहा गया। लेकिन यहाँ मुजर्रद मशक्क़त है, एक आदमी धूप में खड़ा हो, कोई फ़ायदा नहीं, इस मशक्क़त को हटाया गया। तो इसलिए क्या कहा गया इसमें कि क्या मैंने कहा वो कायदा मशक्क़त मकासिद से टकराने का, कि मशक्क़त जो ये जब मशक्क़त का बाइस बने यानी मनफात के बेदून। और इसी तरह शराब और जो है उसमें जुए में क्या कहा गया कि इसमें मुनाफे हैं लेकिन इसका इस्म जो है बड़ा है, तो इसको जो है ख़त्म किया गया। तो मसलहत राजहा और मशक्क़त और मनफात में मनफात राजहा या मशक्क़त राजहा का एतबार किया जाता है, शरीयत ने ऐसे ही किया है। किसी चीज़ में खालिस मसलहत और किसी चीज़ में खालिस मजर्रत, ये तकरीबन जो है तकरीबन आप जो है मादूम पाएंगे। कहते हैं कि ऐसी जगह जिसमें शर महद नहीं सिर्फ खैर है वो सिर्फ जन्नत है, और जिसमें महद जो है शर है खैर नहीं है वो जहन्नम है। बाकी हर चीज़ में आपको कहीं ना कहीं, आप नमाज पढ़ते हैं क्या इसमें मशक्क़त नहीं है? पांच बार जब हम उठते हैं जाते हैं तो इसमें मशक्क़त नहीं है, मशक्क़त है। लेकिन उसके जो फ़वाद हैं और जो उसके मनफात है वो उससे बहुत ज़्यादा बड़ा है, इसलिए वो मशक्क़त जो है। आप कारोबार करते हैं, छोड़िए अब ये आखिरत की बातें, आदमी जो है कभी कभी उसको शैतान उससे डालता है, आप कारोबार करते हैं, कारोबार करते हैं ना, हर आदमी से आप उससे पूछिए कि आप मशक्क़त पसंद करते हो, कहेगा नहीं पसंद कर रहा। कोई आदमी है दुनिया में जो मशक्क़त पसंद करता हो? कोई मजनून आदमी होगा तो वो भी मशक्क़त नहीं पसंद करेगा। लेकिन आप कारोबार करते हैं, यहाँ से मदीना का सफ़र करेंगे, جو ہے یہاں سے پھر آپ جو مدینہ سے مکہ جائیں, مکہ سے جدہ, جدہ سے سامان خریدتا آدمی, پھر اس کو دمام لاتا ہے, ہندوستان سے اس کو شہن کرتا ہے, شہن کر کے یہاں لاتا ہے, بیچتا ہے, دن بھر حساب جوڑتا ہے, اس کو گالیاں دیتا ہے, اس سے جھگڑا کرتا ہے, اس سے یہ کرتا ہے, ساری چیزیں تو اس کو کاروبار کرتا ہو پیسہ, کیا اس مشقت کے لیے اپنا کاروبار چھوڑ دے گا؟ یہ تو مشقت ہے, اور مشقت تو ہر انسان, میں بھی نہیں پسند کرتا, آپ بھی نہیں پسند کرتے ہیں, لیکن یہاں جو مصلحت ہے وہ راجے ہے, اور منفعت پر جو ہے اس کے مشقت پر غالب ہے, اس لیے وہ چیز اس کو مشقت سے نہیں یاد کیا جائے گا, جو اس کا راجہ پہلو ہے اس سے یاد کیا جاتا ہے, اس لیے اس کا ذکر بھی نہیں کیا جاتا ہے کہ جو ہے اس میں مشقت ہے. تو یہ چیز جو ہے بہت اہم ہے, اس کو جو ہے آپ ذہن میں رکھے ہیں تو اس قاعدے کو سمجھنے میں آسانی. یہ ضابطہ شروع میں بتایا, وہ لکھا ہوا ہے صفحہ نمبر 25 پہ, کہ ہر وہ عبادت جو اس تابناک شریعت کے اصول و ضوابط اور اس کے مقاصد سے ٹکرائے, اس کے مقاصد سے ٹکرائے وہ بدعت ہے, چاہے جو مقصد ہو. جیسے اصول میں میں نے آپ کو ایک قاعدہ بتایا کہ اذان جو ہے یہ کس کے لیے ہے؟ فرائض کے لیے. اب کوئی نوافل کے لیے یہ نہیں ہے, تو اب آپ جو ہے عیدین کے لیے سوچیں کہ میں اذان دوں تو ہے بدعت ہے, کیونکہ اصل سے ٹکرا رہی ہے, قاعدے سے ضابطے سے ٹکرا رہی ہے. اسی طرح شریعت کے ہدف میں جو ہے تیسیر ہے, اب کوئی آپ ایسی چیز لا رہے ہیں جس سے مشقت پیدا ہو رہی ہے مفت کی, تو وہ چیز جو ہے وہ چیز بدعت ہے, صحیح نہیں ہے. اور ہر چیز میں آخر میں آپ دیکھیں گے کتاب و سنت اور جو دلیل ہے نا, وہ جو پہلا قاعدہ ہے وہی وہ سب قواعد کا جو ہے اصل ہے, کیونکہ گھوم پھر کے آپ مشقت پہ بات کریں, اس پر بات کریں, منفعت پہ بات کریں, کہاں آپ پہنچیں گے؟ کتاب و سنت میں ہے کہ نہیں ہے, تو اس سے خارج ہو جائے گی. چھ نمبر قاعدہ ہے کہ بعض عادات و معاملات کو اس طریقے سے انجام دے کر جسے شریعت مطہرہ کے ہاں کوئی اعتبار حاصل نہیں ہے, اللہ رب العزت کا تقرب حاصل کرنے کی کوشش کرنا بدعت ہے. یعنی بعض عادتیں ہیں, معاملات ہیں, آدمی عام طور سے کرتا ہے, اس میں تھوڑا سا استثناء ہے, اس لیے اس کو غور سے آپ سنیے, تو اس کو جو ہے ایسی شکل میں کرنا جس کو شریعت نے اعتبار نہیں کیا ہے. اور یہ جو پچھلا قاعدہ جس پر آپ لوگوں کو جو آپ لوگوں نے سوال کیا نا, اس کی بھی تاکید کرتا ہے. یہ جو اعتبار الشریعہ ہے نا, مشقت اور منفعت کی اصل تعین یہی اعتبار کرتا ہے, جو شریعت کا اعتبار ہے. یہ چیز حقیقت میں مشقت ہے یا منفعت ہے, یا حقیقت میں آسان ہے, پریشان کن ہے, خسارے کا باعث ہے یا منفعت کا باعث ہے, اس کو کون صحیح سے طے کرتا ہے؟ اس کو شریعت طے کرتا, کیونکہ شریعت کو کس نے بنایا ہے؟ اللہ تعالیٰ نے بنایا ہے. تو اللہ تعالیٰ نے جب بنایا تو اللہ تعالیٰ حقیقی معنوں میں جانتا ہے کہ ہمارے اس بندے کے لیے یہ چیز خسارے کا باعث ہے یا فائدے کا باعث ہے, یہ مشقت کا باعث ہے یا آسانی کا باعث ہے. تو کبھی ایک چیز میں مشقت اور آسانی دونوں ہے. ہمارے جو ہے ضعیف, جو ہماری بصارت اور بصیرت جو ضعیف ہے, تو ہم کو یہ نظر آتا ہے کہ یار اس میں بڑی مشقت ہے, لیکن اس کے جو فوائد جو بہت زیادہ, اس سے کئی گنا زیادہ ہم کو نظر نہیں آتا ہے. تو اللہ رب العزت کو نظر آ رہا ہے, تو اللہ رب العزت نے ان فوائد کو دیکھا ہے تو اس کو مشقت کے باب میں نہیں ڈالا ہے, ان فوائد کو غالب کیا ہے اور اس کو جو ہے ہمارے لیے فرض کیا ہے. لیکن دوسری چیز کو اللہ تعالیٰ نے یا اس کے رسول نے یا جو ہے سلف سالم جو علماء تھے انہوں نے دیکھا کہ اس چیز کے جو ہے کوئی فائدہ نہیں, محض جو ہے فالتو چیز ہے, تو اس کو انہوں نے اس سے انکار کیا ہے یا اس پہ نکیر کی ہے, اور شریعت میں یہ چیز جو ہے واضح ہے. تو یہ اصل اللہ تعالیٰ کے یہاں جو چیز معتبر ہے, اللہ تعالیٰ نے جس چیز کو جس طرح بندوں کے لیے مفید جانا اس طرح مقرر کیا. اس لیے علامہ ابن القیم رحمہ اللہ نے جو ہے بار بار ذکر کیا ہے اپنی کتابوں میں اور شفاء العلیل میں خاص طور سے جو قضاء اور قدر پہ جو گفتگو کی ہے, کہ جو ہے آدمی کے لیے ضروری نہیں ہے کہ وہ شریعت کی چیزوں کو مانے اس بنا پر کہ وہ اس کی حکمتوں کو جانے. یہ چیز جو ہے شریعت کو ماننا, اس کی حکمتوں کو جاننے کے بعد اس کو شرط قرار دینا, کہا یہ دین کے مخالف چیز ہے. ایمان اور استسلام کا تقاضا یہ ہے کہ جو اللہ کے رسول صلی اللہ علیہ وسلم نے حکم دیا اور اللہ تعالیٰ نے جو بات قرآن میں بتائی اور اللہ کے رسول نے جس طرح اس کو کہا اس کو ہم ایسے تسلیم کریں, جس چیز سے منع کیا اس سے رک جائیں. اگر اس کی حکمت ہم پر واضح ہو جائے تو بہت اچھی چیز ہے, اور اگر اس کی حکمت واضح نہ ہو تو کوئی بات نہیں, ہم ایمان لائے ہیں, ٹھیک ہے. اور وہ جو حکمت آپ پر واضح ہوئی ہے نا, ہو سکتا ہے اس کے کئی گنا زیادہ حکمتیں ہیں جو آپ کو پتہ ہی نہیں ہیں, ٹھیک ہے نا. کتنے آپ کو پتہ رہے گا؟ آپ کا جو آپ کا دماغ ہے, جو آپ کی آنکھ ہے, جو آپ کی سوچ ہے, یا جو آپ کا دل ہے, اس کے سب محدود پیمانے ہیں, یہ ہر چیز کا ادراک نہیں کر سکتی ہے, نہیں ادراک کر سکتی ہے. تو یہ اللہ رب العزت اس کا جو اللہ رب العزت کا جو سما اور بسر اللہ تعالیٰ کی جو قدرت ہے، اللہ رب العزت کے پاس جو حکمت ہے اور جو اس کے قدرت کے جو مختلف جو مظاہر ہیں، وہ اس سے بندوں کا کیا مقابلہ ہے؟ سمجھ رہے ہیں نا؟ تو یہ اعتبار الشریعہ نا یہ اہم ہے۔ تو یہ کیا کہا اس میں کہ ایسے کسی عادات اور معاملات کو اس طریقے سے کرنا کہ شریعت نے اس کا کوئی اعتبار نہ کیا ہو، اور اس کو کر کے آدمی یہ سوچے کہ میں اس سے جو اللہ کا تقرب حاصل کروں، تو یہ بدعت ہے۔ دے رہا ہوں چلے گئے، ایک منٹ، کوئی بھی عادت ابھی مثال سے واضح ہو جائے گی۔ جیسے مثال کے طور پہ یہ صوفی جو ہے وہ جو صوف کا کپڑا پہنتے ہیں، اونی کپڑا یا بورے کی طرح یا ٹاٹ کی طرح، بہت ساری شکلوں میں جو بھی وہ کپڑا پہنے رہتے ہیں، اس کو عبادت سمجھتے ہیں، تو یہ بات نہیں کہ شریعت نے اس کا اعتبار نہیں کیا۔ عام یہ عادتوں میں سے ہے، آدمی اس کو چاہے تو پہنے چاہے تو نہ پہنے، کوئی بات نہیں، لیکن اگر آپ عبادت کی وجہ سے پہنیں گے تو یہ چیز صحیح نہیں، بدعت ہے، شریعت نے اس کا کوئی اعتبار نہیں کیا ہے۔ اسی طرح بہت سے لوگ خاموش رہ کے اللہ کی عبادت کرتے ہیں، خاموش رہتے ہیں، سوچتے ہیں اس سے مجھے جو ہے اجر ملے گا، خاموش سے بولتے ہی نہیں ہیں، تو میں نے روزہ رکھ لیا بولنے سے، شریعت نے اس کا اعتبار نہیں کیا ہے، اس خاموشی کا، اس سے جو ہے آپ کو۔ یا اسی طرح بہت سارے لوگ کچھ کھانے پینے سے رک جاتے ہیں، کوئی گوشت نہیں کھاتا ہے، اور یہ حقیقت میں موجود ہے، گوشت نہیں کھاؤں گا، وہ اجر کہتے ہیں۔ بہت سارے لوگ متاثر ہیں نا ہندوؤں سے یا اور دوسرے لوگوں سے، تو کہتے ہیں اس میں جو ہے چاندار کا وہ کھانا اور یہ کھانا اور وہ کھانا، تو نہیں کھائیں گے، تو یہ بدعت ہے۔ اور وہ نہ کھانا تو ایک الگ مسئلہ، اگر اس کو حلال سمجھ رہا ہے نا، تو پھر اس کے اور سنگین مسائل ہیں۔ کسی حلال چیز کو اگر وہ حرام کر لیا اور اس کو حرام سمجھ رہا ہے، تو پھر اس کے اور سنگین مسائل ہو جائیں گے۔ تو اس طرح کی جو عادات ہیں نا، جس کا شریعت نے نہیں اعتبار کیا ہے، وہ جو ہے عبادت نہیں بن سکتی ہے۔ اعتبار کیوں کہا گیا؟ کوئی اگر ایسی عادت ہے جس کو شریعت نے اعتبار کیا ہے تو عبادت ہے۔ جیسے مثال کے طور پہ، کبھی کبھی کوئی عمل ایسی رہتا ہے عام، لیکن اس کے ساتھ آدمی کی حسنیت شامل ہوتی ہے، تو اللہ تعالیٰ اس پہ اجر دیتا ہے۔ جیسے معاذ بن جبل رضی اللہ عنہ کی روایت ہے، کیا انہوں نے کہا؟ احتسب نومتی کما احتسب قومتی، کہا میں اپنی نیند کو بھی اللہ تعالیٰ سے جو ہے امید کرتا ہوں کہ مجھے نیند پر بھی اجر دے گا، جیسے میں قیام اللیل میں اجر پاتا ہوں۔ کیوں؟ کیونکہ وہ کہتے تھے میں سوتا ہوں یہ نیت کر کے کہ سو لوں گا، جب نشیط ہو جاؤں گا، تھوڑا مجھے قوت ہو جائے گی، آرام کر لوں گا، تو پھر عبادت کروں گا، تو ان کو امید تھی کہ اس پہ اجر ملے گا۔ تو یہ نیت صالحہ جو ہے نا، اس کی وجہ سے۔ یا اسی طرح حدیث میں آیا کہ آپ جو لقمہ اپنی بیوی کو جو ہے کھلاتے ہیں، اس پر بھی صدقے کا اجر ملتا ہے۔ تو یہ تو عام آپ کی ذمہ داریوں میں سے عام عادت، ہر آدمی جو ہے اپنے بچوں پر خرچ کرتا ہے، لیکن اس عادت کو شریعت نے اعتبار بخشا ہے۔ تو جب شریعت نے اعتبار بخش دیا ہے، تو وہ چیز عبادت میں داخل ہے۔ لیکن اگر شریعت نے اعتبار نہیں بخشا ہے اس کو، اور وہی اعتبار میں نے کہا نا کہ جو پہلا اصل ہے، گھوم گھوم کے آپ اسی کی طرف جائیں گے، شریعت نے جب اعتبار نہیں بخشا ہے، تو وہ عبادت نہیں ہو سکتی ہے۔ کوئی اون پہنے، کوئی خاموش رہے، کوئی ننگے رہے، کوئی کپڑا نہ پہنے۔ بہت سے لوگ ننگے رہ کے بات کرتے ہیں جو دوسرے مذاہب میں ہیں لوگ، بلکہ صوفیہ میں بھی ایسے گزرے ہیں جو ہمیشہ ننگے رہا کرتے تھے، تو اس کو تو عبادت ہی سمجھتے تھے نا۔ تو کیا شریعت نے اس کو اعتبار بخشا ہے؟ نہیں بخشا ہے۔ ہندوؤں میں تو یہی ہے، ہندوؤں میں باقاعدہ ایسے سادھو ہوتے ہیں جو ننگے ہی رہتے ہیں ہمیشہ زندگی بھر، ان کو ننگا سادھو کہتے ہیں۔ ابھی جی کمبھ کا میلہ لگا ہوا ہے، ابھی آپ دیکھ لیں، بلکہ وہ تو فوٹو بھی ان کے سب نشر کیے جا رہے ہیں جو ہے بی بی سی میں۔ تو اب یہ وہ عبادت سمجھ، لیکن کیا عبادت معتبر ہے؟ معتبر نہیں ہے۔ اور اس میں جو ہے دیکھیے، اس میں کبھی کبھی ایک ایک بدعت میں نا کئی قاعدے جمع ہو جاتے ہیں، اور اس میں وہ جلب المشقہ کا بھی ہے، اس میں مشقت ہے۔ آدمی کیوں اپنے آپ کو خاموش رہے؟ مشقت ہے۔ کیوں بیکار میں جو ہے ایک کپڑا اپنے اوپر لازم پکڑ لے؟ مشقت ہے۔ تو اس طرح جو ہے ایسی چیزیں یا ایسے عادات و معاملات جس کو شریعت نے اعتبار نہ بخشا ہو، وہ جو ہے بدعت ہے۔ اس سے غریب چیز دیکھیے، ہاں سر، نہیں ماتم تو ابھی آئے گا، تشبہ بالکفار میں سے ہے نا، اعمال جاہلیت میں سے، کوئی بھی عادت۔ آپ یہ قاعدہ یاد رکھیں، کوئی بھی عادت جس کو شریعت کے یہاں اعتبار حاصل نہیں ہے، یا کوئی بھی معاملہ جس کو شریعت کے یہاں اعتبار حاصل نہیں ہے، وہ بدعت ہے۔ کوئی آپ سے کہہ رہا ہے تو بتائیے بھائی، اس کو بتائیے کہ شریعت نے اس کو اعتبار بخشا ہے تو مجھے دیجیے، ورنہ کوئی بات نہیں، خلاص۔ کیا شیئر کر رہے تھے آپ؟ سوال یہ ہے کہ بریانی پڑوس سے گوشت لا کر بریانی بنائی گئی ہے، تو وہ یہ کہتے ہیں کہ اگر بکرا گھر میں گیارہویں کا کاٹا گیا ہے تو وہ حرام ہے ہمارے لیے، देखिए, अब मैं आप लोगों को कितना मैं समझ रहा हूँ, थोड़ा आप लोग इसको गलत ना समझें, आप लोग सवाल लिखते रहें, इसका ताल्लुक दूसरे कायदे से अभी फिर आएगा, वो आगे घूम करके जो है तो वो उसको नोट करते रहें, जब नहीं आएगा आखिर में तो इंशाल्लाह आधा घंटा हो सकता है, बच जाए तो हम सवाल जवाब करेंगे, ठीक है। इसलिए कि ये माशाल्लाह ये बाप ऐसा दिलचस्प है ना, आप इसको तसल्लुस का चलने दीजिए, और जो इश्तराक हैं उसको लिखते रहिए, हर कायदे के नीचे दफ्तर है ना, इस कायदे में जो इश्ताल हो नीचे लिख लो, और आखिर में हो सकता है आप ख़त्म होने तक आपको जवाब मिल जाएगा। इसको कहते हैं मुकम्मलातुल बिदा, जैसे एक बिदात है ना, अब उसमें कई चीज़ें की जाती हैं, खाना पकाया जाता है, चना पकाया जाता है, कहते हैं ये भी बिदात से मुलाहक है, दुरुस्त नहीं है। अरे मिसाल के तौर पर ले लो तो शाबान है, इसमें लोग क्या करते हैं, बिदात उसको बना लिया ना, नमाज पढ़ रहे हैं कनों का, अब उसमें चराग जला रहे हैं, हलवा पका रहे हैं, खा रहे हैं, करें, ये सब भी उसमें दाखिल है और मना है, और आपको भी बचना चाहिए अगर आपको पता है कि उसी बिदात का हिस्सा है तो, समझ रहे हैं। ये भी आएगा बिल्कुल आखिर में जो है, उससे गरीब चीज़ जो अभी गुजरी है, आप देखिए अल्लाह ताला की मना करदा चीज़ों के इर्तकाब के जरिए उसका जो है तकर्रुब हासिल करने की कोशिश करना, और ये बहुत अजीब सी चीज़ है, यानी जिस चीज़ को अल्लाह ताला ने मना किया है उसको करके आदमी सोचे कि मैं जो है अजर पाऊँगा, और देखिए हकीकत में मतलब ये गुमराही की इंतहा दर्जा है। इसलिए मैंने आप लोगों को शुरू में क्या कहा कि बिदात ना बहुत आम चीज़ है, इसको आप महसूर ना करें कब्र और इसके और घर तक, यानी मैंने एतकाद से आप लोगों को जिक्र करना भी आगे आएगा कि वहाँ से लेकर के नीचे तक ये सब बिदात हैं, दीन में आई हैं। अब इस बिदात के अकसाम हैं, ये जो है कुफ्र है, ये शिर्क है, ये बिदात आपको मिल्लत से निकाल देगी, ये नहीं निकालेगी, ये कोई छोटी बिदात है, ये ऐसा, ये सब मुख्तलिफ़ किस्म के हैं। तो क्या कहा कि मासियत के जरिए अल्लाह का तकर्रुब, कोई आदमी इसको सोच सकता है, यानी वो चीज़ जिससे अल्लाह ने मुझे रोका है कि मैं इसको ना करूँ, फिर जो है उसके ज़रिए आदमी जो है समझे कि ये जो है तकर्रुब का ज़रिया है। अब देखें जैसे तकर्रुब इलल्लाह बिसमाइल मलाही और रक्स, सूफिया के यहाँ देखिए गाना सुनते हैं, नाचते हैं, और उसको जो है अपनी इबादत का हिस्सा समझते हैं, देखे होंगे आप लोग बहुत अच्छी तरह और एकदम मारूफ है। अब ये रक्स और मलाही और उगनियाँ और ये सब चीज़ें जो है शरीयत ने मना किया है, एक तो मना कर की हुई चीज़ कर रहा है और फिर उसको तकर्रुब का ज़रिया, इसलिए जो लोग कहते हैं ना कि उमूमी तौर से जो बिदात और मासियत में जब मुकाबला करते हैं तो कहते हैं उमूमन जो है ये बिदात जो है मासियत से शदीद है, उमूमन जो है बिदात जो है ये मासियत से शदीद है, क्योंकि इसको दीन समझ के आदमी करता है ना तो उसको करेगा, तरवीज करेगा, उसके लिए इन्फाक करेगा, बड़े सारे मसाइल हैं इसके साथ, लेकिन ये उमूमी बात है, तफसील में आप जाएंगे तो देखा जाएगा। बसा अवकात ऐसा हो सकता है कि बिदात जो है कोई छोटी सी चीज़ हो और मासियत जो है कुफ्र और शिर्क हो, तो जो है वहाँ पर हुक्म अलग होगा, लेकिन उमूमी तौर से बिदात जो है मासियत से संगीन जुर्म है। तो जैसे ये बताया कि अल्लाह ताला का तकर्रुब जो है रक्स और गना के जरिए हम लोग करते हैं, अब ये तो वैसे ही इसके नाजायज़ होने में कोई शक नहीं क्योंकि ये एक मना करदा अमल है, फिर जायज़ उस पर यह है कि इसको अल्लाह ताला के तकर्रुब का जरिया माना जाए, तो ये उससे ज़्यादा जो है सख्त है और संगीन है। ये 8 और 9 नंबर जो कायदा है, ये कायदा जो है मुर्तबित है एक दूसरे से। जैसे अल्लाह ताला ने बहुत सारे इबादात का हुक्म दिया है, मुकय्यद किया है उसको, और बहुत सारे इबादात को आम किया, ठीक है। क्या मतलब मुकय्यद और आम का? जैसे मिसाल के तौर पे अल्लाह ताला ने आपको कहा कि आप कुर्बानी करेंगे जो हज में, किस दिन करेंगे आप? यौमुन नहार को, 10 तारीख को, ठीक है, आपको कहा कुर्बानी के 10 तारीख को। या इसी तरह जो कहा आपको एहतिकाफ करना है कहाँ? मस्जिद में, तो एहतिकाफ को मस्जिद के साथ कैद कर दिया। इसी तरह जो है आपको कहा नमाज पढ़नी है, कितनी फ़र्ज? 5 नमाज़ें, तो उसको आदत के साथ खास कर दिया, ठीक है। तो इस मुकय्यद को, जिसको अल्लाह ने मुकय्यद किया है, इसको मुतलक करना, आम करना, ये बिदात है, समझ गए, समझ रहे हैं। ये 8वां कायदा है कि किसी इबादत को जिसको अल्लाह ने मुकय्यद कर दिया हो, कैद कर दिया हो, इसको आम करना, ये आप इसको आम, यानी आप कोई सोचे 10 तारीख के बजाय चलो मैं 11 को कुर्बानी, खैर वो तो 3 दिन है उसका जो फिक्स है, उसके अलावा मैं कुर्बानी करूँ, पहले ही दिन कर दूँ, तो ये सही नहीं है। या इसी तरह एतकाफ करना है कि उसे मैं मस्जिद में ना करूँ, तो ये क्या हुआ? मुकय्यद चीज़ को कैद से बाहर करना, तो ये दुरुस्त नहीं है क्योंकि शरीयत ने इसको ऐसी बताया। इसी तरह कुछ चीज़ें आम हैं अल्लाह ताला का, जैसे नवाफिल पढ़िए, कसरत से पढ़िए, है ना, रोज़े रखना, आप रोज़े रख रहे हैं, रखिए, इस्लाम दिनों के जिसमें मना किया गया, जैसे ईद वगैरह का दिन है, खाने पीने का दिन, اب کوئی آدمی اس کو خاص کر لے نہیں میں فلاں ہی دن رکھوں گا اور اس کو فضیلت کا باعث سمجھے, ٹھیک ہے. تو یہ کیا ہوا, عام چیز کو قید کرنا. تو یہ چیز جو ہے بدعت ہے. نہ آپ عام کو قید کر سکتے ہیں نہ مقید کو عام کر سکتے ہیں. اور یہ وہ جو بات شروع میں چلی ہے بار بار, یہ صاحب بھی پوچھ رہے تھے, صفت العبادہ, جو صفت العبادہ ہے نا, یہ صفت العبادہ کا مسئلہ ہے, سمجھ رہے ہیں نا. اصل العبادہ میں ابھی بات چل رہی تھی, اور یہ اس قاعدے کا تعلق صفت العبادہ سے, کہ جس طرح جو صفت آئی ہے آپ اس کو جو ہے مانیں ویسی کریں. تو اگر وہ مقید آیا ہے تو آپ اس کو مقید کریں گے, اور اگر عام آیا ہے تو اس کو عام کریں گے, تبھی وہ جو ہے آپ کی عبادت مقبول ہوگی. اور دوسری صورت میں جو ہے, یہ سب فتویٰ ہے, اس کو بعد میں آپ جو ہے پوچھیں فتویٰ. اب یہ قاعدہ پڑھنے کے بعد بھی آپ سوال کریں تو پھر جو ہے دیکھیے اس میں تھوڑا سا استثناء ہے. ہاں, جو مسئلہ فی نفسی چل رہا ہو نا, آپ اس کے تعلق سے سوال کریں, اور اس کو بھی میں نے کہا ہے کہ لکھ لیں تو بہتر ہے, تاکہ ہو سکتا ہے جواب آگے آ جائے اس کا, آپ کو سوال کی ضرورت نہ پڑے. اور جو دوسرے مسائل ہیں نا, اس کو آپ اس قاعدے کی روشنی میں اگر سمجھ پائیں تو ٹھیک ہے, ورنہ آخر مجلس میں اس کو رکھیں. تو ماشاءاللہ سب مشائخ یہاں موجود ہیں, جواب آپ کو دے دیں گے, ٹھیک ہے. اب ابھی آپ کو بتا رہا ہوں کہ ہر چیز جو سنت سے ثابت نہیں ہے, جس کے دوائی موجود ہوں معنی منتفع ہوں, آپ نے اس کو نہ کیا ہو, جو ایسا ہو ایسا ہو, ساری چیزیں, تو آپ دیکھ لیجئے اس میں کون سے قاعدے میں فٹ ہو رہا ہے کہ نہیں ہو رہا, اور پھر پوچھ لیجئے مزید تعصب کے لیے. تو یہ جو میں نے کہا کہ کسی عام چیز کو خاص نہیں کیا جا سکتا اور خاص چیز کو عام نہیں کیا جا سکتا, اس میں ایک نقطے کی چیز ہے. جیسے اس سے پہلے والے قاعدے میں آپ کو بتایا کہ کسی عادت اور عبادت کو جو ہے شریعت نے اعتبار اگر نہیں بخشا ہے تو وہ جو ہے بدعت ہے. اگر شریعت نے اعتبار بخش دیا ہے, جیسے بیوی کو کھلانے کا مطلب آپ کو بتایا, تو وہ چیز جو ہے مقبول ہے. اب جیسے کوئی آدمی جو ہے کہیں استسقاء کی دعا پڑھنی ہے, تو کہا کہ جو ہے سنڈے کے دن پڑھنی ہے. کیوں؟ کیونکہ سب کی چھٹی رہتی ہے, تو سارے مسلمان جمع ہو جائیں گے, تو یہ اس میں کوئی مسئلہ نہیں ہے, اس میں جو ہے کوئی مسئلہ نہیں ہے. تو استسقاء عام ہے, اس نے اس کو اتوار کے دن کے ساتھ خاص کیا ہے, ہے نا, تو اس خاص میں کوئی حرج نہیں. کیوں؟ کیونکہ وہ فضل کا اعتقاد نہیں کر رہا ہے. جو آدمی جب دن کو خاص کرتا ہے, جیسے میں یہ خاص کروں کہ میں جمعہ کے دن کروں گا, میری نیت میں یہ رہتا ہے کہ میں جمعہ کو یا جمعرات کو اس لیے کر رہا ہوں کہ اس دن کی زیادہ فضیلت ہے, ٹھیک ہے. یا میں کہا کہ فلاں جگہ جا کر کے میں جو ہے مسجد نبوی میں وہی قبر کے سامنے گنبد کے بیٹھ کے دعا کروں گا, اس دعا کو میں نے خاص کر دیا. میں قبر ہی کے پاس جا کے سلام کروں گا, جبکہ سلام جو ہے عام ہے. آپ نے اعتقاد کیا کہ وہاں زیادہ افضل ہے یا وہاں اس کا جو ہے مسئلہ الگ ہے, تو یہ چیز جو ہے وہ ہو گئی, ٹھیک ہے. لیکن اگر وہ فضل کا اعتقاد نہیں ہے بلکہ مسالے ہیں, اور اس میں کوئی بدعت نہیں ہے, کوئی اصول اسلام کے اصول کی خلاف ورزی نہیں ہے, تو وہ چیز مطلوب ہے. جیسے آپ نے کہا کہ بھائی اتوار کے دن یا جمعہ کے دن استسقاء کریں گے, کیونکہ جمعہ کے دن سارے لوگوں کی چھٹی ہوتی ہے, کوئی ڈیوٹی پر نہیں ہوگا تو سارے لوگ حاضر ہو جائیں گے, تو یہ چیز مطلوب ہے. تو اس بنیادی نقطے کو ذہن میں رکھیں کہ جب کسی عام عبادت کو آپ خاص کر رہے ہیں تو اس میں اس خاص میں اس کی کوئی مزید فضیلت کا اعتقاد آپ کے اندر نہ ہو, جو شریعت میں جو ہے نہ کیا ہو, لیکن عام مسالے جو ہے اس سے مقصود ہوں, جیسے جمعہ کے دن کو یا اتوار کے دن کو استسقاء کے لیے خاص کرنا یا اور کسی چیز کے لیے, تو جو ہے یہ صحیح ہے, درست ہے. اور اس میں جو ہے سبحان اللہ, شیخ الاسلام ابن تیمیہ, ہاں ہاں دیکھیے یہ پروگرام بھی کیا گیا, آج جمعرات کے دن کیا گیا, جبکہ کبھی بھی کیا جا سکتا ہے, توجیہ اور رہنمائی میں یہ دعوت کا کام ہے, دین سے مرتبط ہے, کبھی بھی کیا جا سکتا ہے. لیکن اس لیے نہیں کیا گیا کہ آج کے دن آپ لوگ زیادہ سمجھیں گے, زیادہ فضیلت ہے, زیادہ یہ ہے, صرف اس لیے کہ جو ہے یہ جو ہے زیادہ آئیں گے اور سہولت کیا جائے گا. دیکھیں خلاصے کلام یہ ہے کہ کسی بھی عبادت کو, مقید عبادت کو عام کرنا یا عام کو جو ہے مقید کرنا, یہ بدعت ہے, سوائے دو شرطوں کے ساتھ. کیا دو شرطوں کے ساتھ ایسا کیا جا سکتا ہے؟ اللہ یکون فی ھذا التخصیص مخالفۃ للمقصود الشارع فی التوسیع والاطلاق, اس توسیع اور اطلاق میں چاہے مطلق آپ کریں چاہے موسع کریں شریعت کی کوئی مخالفت نہ ہو, شریعت کی مخالفت نہ ہو. اور دوسری چیز, مخالفت اگر نہ بھی ہو, اس کا ایہام بھی نہ ہو, کوئی شک بھی نہ کرے کہ یہ مطلوب ہے, اگر اس سے یہ خوف ہو کہ کوئی شک کرے گا کہ یہ مطلوب ہے, تو پھر آخر جو سد ذرائع ہے نا اس کے طور سے اس کو منع کر دیا جائے گا. جیسے اب جمعرات کو پروگرام کرایا جائے گا, لوگ سوچے یار کہ اس میں کوئی فضیلت ہے اس لیے شیخ کرا رہے ہیں, جمعرات کے دن جو ہے کوئی مسئلہ ہے، کوئی حدیث ہے، کوئی بات ہے، تو پھر اس کو روک دیا جائے گا. اور آج 12 ربیع الاول ہے، سوچے 12 ربیع الاول کے مناسبت سے جو ہے بدعات پہ جو ہے گفتگو چھڑی ہے. اور ویسے حقیقت میں یہ تو اتفاق ہے، لیکن یہ بہت اچھی بات ہے کہ جو ہے آدمی جو ہے اس موقع پر سنت کی بات کرے اور سنت کے فیام مجائز کو، لیکن وہی کہ فضل کا اور یوم کا اعتقاد نہ رکھے. ذکر آیا تو چلیے ٹھیک ہے، آپ جو ہے اس کو کر رہے ہیں، تو وہی کہا کہ شریعت کی مخالفت نہ ہو. اور یہ جو عمل ہے نا، اس کا تخصیص کو عام کرنا یا جو ہے عام کو خاص کرنا، یہ اس سے کسی کو یہ شبہ نہ ہو کہ یہ مطلوب ہے شرعاً. جیسے آپ بلائے کہ چلیے جمعہ کے دن استسقاء پڑھیں گے، تو کوئی یہ نہ سمجھ لے کہ یہ مطلوب ہے شرعاً، ایسا سمجھ لے تو پھر نہیں کرنا چاہیے، ورنہ کر سکتے ہیں جب شریعت کی مخالفت نہ ہو. تو خلاصہ کلام یہ ہے کہ ہر عبادت مطلق کو مقید نہیں کریں گے، مقید کو مطلق نہیں کریں گے، جو جیسے شریعت نے جس کی صفت بتائی اس کو ایسے کریں گے، ایسا کرنا بدعت ہے، سوائے اس کے کہ جو ہے جب اس دن کے فضل کا اعتقاد نہ ہو، شریعت کی مخالفت نہ ہو، کوئی مصلحت ہو تو اس وقت کیا جا سکتا ہے، جیسے استسقاء وغیرہ کی نماز یا پروگرام وغیرہ کی سیٹنگ جو ہے، اور پروگرام تو سب جمعہ ہی کی وجہ سے. دو شرط بتایا، پہلی شرط یہ بتایا مخالف نہ ہو، دوسری شرط یہ ہے کہ اس سے کسی کو یہ شبہ نہ ہو کہ یہ مطلوب ہے. جیسے مجھے جو ہے شرعاً مطلوب ہے، جیسے مثال کے طور پہ میں چاہتا ہوں کہ استسقاء کی نماز جو ہے اتوار ہی کو پڑھوں یا جمعہ ہی کو پڑھوں، کیوں؟ حالانکہ یہ عام ہے، استسقاء آپ کبھی بھی پڑھ سکتے ہیں، لیکن میں اس کو خاص کر رہا ہوں جمعرات جمعہ کے ساتھ یا جو اتوار کے ساتھ. کیوں کر رہا ہوں؟ کیونکہ لوگوں کی اس دن چھٹی ہوتی ہے، میرے دل میں کسی فضیلت کا اعتقاد نہیں ہے، اور نہ ہی کہ مجھے یہ امید ہے کہ کسی کو یہ شک گزرے گا کہ یہ مطلوب ہے کہ نہیں جمعہ ہی کو پڑھنا چاہیے. اگر یہ شک ہو کہ لوگ یہ سمجھیں گے عوام الناس کہ نہیں جمعہ ہی کو پڑھنا چاہیے یا نہیں اتوار ہی کو پڑھنا چاہیے، یہ اگر کسی کو وہم ہونے لگے آپ کے اس عمل سے، تو پھر اس کو نہیں کیا جائے گا. کیوں؟ کہ آخری جو میں نے بتائی ابھی، جو تیسرا جو اصل ہے ہمارے پاس، کہ جو ہے سد ذرائع کے لیے جو ہے روکا جائے گا، تو سد ذرائع کے لیے جو ہے روک دیا جائے گا. اسی طرح جو صفت میں جو میں نے کہا نا کہ تقرب اللہ بلم یشرا، یعنی اللہ تعالیٰ کی غیر مشروع چیزوں کے ذریعے عبادت کرنے کی کوشش کرنا، یہ جو پہلا اصل ہے، اس میں صفت میں کہاں فرق آتا ہے، صفات سے جس کا تعلق ہے. میں نے کہا تھا کہ یہ جو ہے یا تو اصل عبادت میں ہوتا ہے یا تو صفت العبادہ میں. صفت العبادہ میں قاعدہ نمبر 10 صفحہ نمبر 30، کسی عبادت کے بجا لانے میں بیجا غلو کرنا، بیجا جو ہے غلو کرنا، اور اس کی بجا آوری میں غیر مطلوب تشدد سے کام لینا. ٹھیک ہے، اب جیسے کہا کہ اللہ تعالیٰ نے کہا کہ بھائی قیام اللیل کریں، آپ صلی اللہ علیہ وسلم نے کہا کہ قیام اللیل کرنا چاہیے، عبداللہ ابن عمر کو آپ نے حکم دیا، اب کوئی سوچے کہ نہیں میں زندگی بھر قیام اللیل ہی کرتا رہا، ہاں تو اب وہ صحابہ آئے تھے تینوں، تو آپ صلی اللہ علیہ وسلم نے ان کو سمجھا کے واپس کر دیا کہ ایسا سمجھایا کہ ایسا مت کرو. تو یہ بیجا جو تشدد اور تعنت ہے نا، یہ بدعت ہے اور دین میں مطلوب نہیں ہے، کیونکہ یہ جو ہے اصل صفت کو نا زائل کر دیتا ہے، اصل جو صفت ہے. اور بلکہ بسا اوقات اس کی وجہ سے نا بہت سارے لوگ جو ہے متنفر ہو جاتے ہیں دین میں. آپ بجا تشدد کرنے لیں گے نا، جو آدمی اس کو دیکھے گا سوچے گا یار تو بہت سخت دین ہے، تو وہ اس کو قبول ہی نہیں کرے گا، اور ایسا ہوتا ہے، ایسا جو ہے ہوتا ہے، سمجھ رہے ہیں؟ تو اس طرح جو ہے، یا اسی طرح جو ہے رمی جمرا کرنا جائے، بہت سے لوگ چپل سے مارتے ہیں، جوتے سے مارتے ہیں، رمی کرتے ہیں، دیکھیں گے آپ لوگ ہے نا، بعض لوگ بڑے پتھر سے مارتے ہیں، یہ بدعت ہے، جائز نہیں ہے، سمجھے؟ تو بیجا غلو اور تشدد سے کام لیتے ہیں، اور وہ جو ہے اسی طرح بہت سے لوگ ان کو اللہ تعالیٰ جو ہے شفا دے، وسوسے کی بیماری ہوتی ہے، وضو بنایا تو آدھا پہنچ گیا تو سوچا یار لگتا ہے ہاتھ نہیں دھلاؤں، پھر دھل لیا، تو یہ بیجا تشدد اور جو ہے تعنت ہے، یہ چیز جو ہے شریعت میں مطلوب نہیں ہے، سمجھ رہے ہیں؟ اور یہ کہ اس میں یہ جو اہم چیز ہے وہ یہ ہے، آدمی کو ذہن میں رکھنا چاہیے کہ جو تشدد اور غلو ہے نا، یہ نصرانیوں سے اس میں مشابہت بھی ہے، تو اس میں ایک طرف سے آپ جو ہے عمل میں آپ کے نصارہ سے جو ہے مشابہت بھی ہو جائے گی، ان کو اللہ تعالیٰ نے کہا یا اہل کتاب لا تغلو فی دینکم. تو اس طرح جو ہے ہمارے پاس کتنے قاعدے ہو گئے اس میں؟ 10 قاعدے. التقرب الی اللہ بما لم یشرع، جو پہلا اصل ہے کہ اللہ تعالیٰ کی قربت حاصل کرنا اس عمل کے ذریعے جو مشروع نہیں ہے، چاہے اصل میں مشروع نہیں ہے چاہے صفت میں مشروع نہیں ہے. تو اس میں کتنے قاعدے ہوئے؟ 10. پہلا قاعدہ کیا ہوا؟ جھوٹی ہر وہ عبادت جس کا دار و مدار جھوٹی اور موضوع گھڑی ہوئی حدیث پر ہو وہ بدعت ہے. ہر وہ عبادت جس کا دار و مدار خالص ذاتی رائے اور ہوا پرستی پر ہو وہ بدعت ہے. اسی طرح آپ صلی اللہ علیہ وسلم نے اگر کسی عبادت کو نہ کیا ہو جبکہ اس کا سبب موجود رہا اور اس کے بجا لانے میں کوئی معنی بھی نہ رہا ہو، تو ایسی صورت میں اس کا کرنا بدعت ہے. اسی طرح صحابہ اور تابعین نے اس کو نہ کیا ہو، سبب موجود رہا ہو اور مانے نہ ہو تو وہ بدعت ہے. اسی طرح شریعت کے اصول و ضوابط سے کوئی چیز ٹکرا رہی ہو تو وہ بدعت ہے. اسی طرح ایسے عادات و معاملات کو اس طرح انجام دینا جس کا شریعت کے ہاں کوئی اعتبار نہ ہو اور سمجھنا کہ یہ عبادت ہے وہ بدعت ہے. اسی طرح اللہ تعالیٰ کی منع کردہ چیزوں کو جس سے اللہ تعالیٰ نے روکا ہے معصیتوں کو، اس کو کر کے آدمی جو ہے تقرب اللہ کی کوشش کرے تو یہ بدعت ہے، بلکہ یہ بہت بڑا بڑا جو ہے اندھاپن اور ضلالت کی انتہا ہے کہ اللہ تعالیٰ کے منع کردہ محارم کے ذریعے وہ اللہ تعالیٰ کو چیلنج بھی کرے کہ جو ہے میں نافرمانی کر رہا ہوں. جیسے میں نے آپ کو بتایا جب بدعت اور معصیت کا کے فرق کا ذکر ہو رہا تھا کہ ایک ناحیے سے بدعت جو ہے سنگین ہے معصیت پر، اور دوسرے ناحیے سے معصیت سنگین ہے. بدعت اس ناحیے سے سنگین ہے کہ یہ آدمی جو کر رہا ہے اس کو دین کا حصہ بنا دے رہا ہے، تو یہ اللہ تعالیٰ پر اضافہ کر رہا ہے، اور معصیت والا ڈر ڈر کے کر رہا ہے تو اس طرح اضافہ نہیں کر رہا ہے. اور معصیت اس ناحیے سے سنگین ہے کہ یہ آدمی اللہ تعالیٰ کی معصیت کر رہا ہے. اس لیے بعض سلف کہتے تھے کہ جو ہے اس چیز کو مت دیکھو جو تم معصیت کر رہے ہو، اس کی دیکھو کہ کس کی معصیت کر رہے ہو. جس نے تم کو پیدا کیا ہے، جس نے تم کو بنایا ہے، جس نے تم کو اس طرح جو ہے ڈھالا ہے، اس کی معصیت کر رہے ہو. تو اس ناحیے سے یہ سنگین ہے. اب ایسی سنگینی سے اللہ تعالیٰ کے حدود کو تجاوز کرنا، اس کی معصیت کرنا اور اس معصیت سے اس کی عبادت کو مقصود کرنا کتنی بڑی ضلالت ہے. ہاں، اور اسی لیے جو ہے شیطان نا یہ صاحب بدعت سے زیادہ خوش رہتا ہے، گنہگار سے زیادہ، کیونکہ وہ جانتا ہے کہ یہ جو ہے اس بدعت کو کرے گا بھی، اس کی ترویج بھی کرے گا، اس میں پیسہ بھی خرچہ کرے گا. یہ آپ دیکھیں بدعتیوں کو، اور یہ پیسہ خرچہ کرنا بھی نا یہ بدعت میں، یہ بھی مشقت میں داخل ہے. آپ کا مال جو ہے بے جا خرچ ہوتا ہے بھائی، بلکہ یہ سب سے بڑا مشقت ہے. انسان کو مال جتنا عزیز ہے بہت کم ہی چیزیں عزیز رہتی ہیں، تو وہ تو مشقت در مشقت ہے کہ آدمی جو ہے جیب سے نکالتا ہے. اسی طرح ہر وہ عبادت جو شریعت میں کسی خاص دلیل سے ثابت ہو، خاص ہو تو عام نہیں کر سکتے ہیں، اگر عام ہو تو خاص نہیں کر سکتے ہیں، سوائے اس کے جو ہے کہ جب شریعت کے اصول کی خلاف ورزی نہ ہو اور اس سے کسی کو یہ شک نہ ہو کہ یہ چیز جو ہے مطلوب ہے تو جو ہے کر سکتے ہیں. اور عبادت کے بجا لانے میں بیجا غلو کرنا اور تشدد کرنا یہ جو ہے بدعت ہے.